लाली गुरास भएछु, म त लाली गुरास भएछु, मनभरि फुली दिन्छु, मनभरि फुली दिन्छु, मनभरि फुली दिन्छु, मनभरि फुली दिन्छु, म त लाली गुरास भएछु। कसलाई पुग्छ भीरमा पनि फुली दिन्छु, आठहरूले कसलाई पुग्छ भीरमा पनि फुली दिन्छु, खुसीमा तर कहाँ हुन्छ, खुसीमा तर हुन्छ, भीरमा पनि फुली दिन्छु, म त लाली गुरास भएछु, म त लाली गुरास भएछु। मतलाली गुरास भएछु।